आज मेरी माया लो आउँदै छिन् बुटल बासा चढेर वादीमा भेट्नलाई आज मेरी माया लो आउँदै छिन् बुटल बासा चढेर वादीमा भेट्नलाई हे उनलाई भेट्ने चाहना खुशी छु माता मन को इच्छा पुग्ने हो अब यो मन को तिर्सना मेरनालाई आज मेरी मायालु आउँदै छिन् बुटोल बासा चढेर वागेमा भेट्नलाई खुशी छु माता मन को इच्छा पुग्ने हो अब यो मन को तिर्सना मेट्नलाई आज मेरी मायालु आउँदै छिन् बुटोल बासा चढेर वागेमा भेट्नलाई आज मेरी मायालु आउँदै छिन् बुटोल बासा चढेर वागेमा भेट्नलाई हे मनमा हर्षा उमङ्ग आज मेरी मायालु आउँदै छिन् बुटोल बासा चढेर वाली